हजुर, हामी कहाँ हिरो कम्पनी का सबै मोडल का बाइक तथा पेजर स्कूटी नगद तथा किस्तामा बिक्री भइरहेको छ। त्यति मात्र कहाँ हो र, आधुनिक प्रविधि द्वारा बाइकहरुको सर्भिसिङ गरिन्छ। साथै स्पेयर जेन्युइन पार्ट्स सेल्स एन्ड सेफ्टी का लागि हिरो अनि मार्शल इम्पोरियम। र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्शल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ। पुनश्च नयाँ वर्ष स्किम अन्तर्गत हिरो कम्पनीको बाइकहरूको खरिदमा हात खाली नजाने गरी रु 5,000 देखि रु 1,00,000 नगद उपहारको व्यवस्था छ। सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0656 83 199, मोबाइल 98550 61 999। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी बजार। फोन नम्बर 0656 61 057, मोबाइल 98550 61 999। स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो अब मात्र मार्शल इम्पोरियम मा। नमस्कार, हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्टडाउनको साथमा। साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज सागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com/np लगइन गरेर पनि तपाईँले यो प्रोग्राम संसारभर सुनिरहनु भएको छ। र प्रोग्राम बलिउड काउन्टडाउनमा रहेर हामीले स्पेसली हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका, अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्टडाउनमा। र प्रोग्राम बलिउड काउन्टडाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरियमले। मार्शल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न चाहनुहुन्छ भने सम्झन सक्नुहुन्छ मार्शल इम्पोरियमलाई। साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकका विभिन्न पार्ट पुर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने सम्झिनु पर्ने एक मात्र नाम रहेको छ मार्शल इम्पोरियम, जुन रहेको छ मगनचोक पर्सा बजारमा रहेको छ भने मार्शल इम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर 2 टाढीमा। मार्शल इम्पोरियमको दोस्रो शाखा रहेको छ। फोन नम्बर रहेको छ 0656 83 199, र मोबाइल नम्बर रहेको छ 98550 61 999। त्यस्तै 0656 61 057 पनि कल गरेर तपाईँले जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा। र गर्मी बढिराखेको छ, र यो गर्मीमा तपाईँले चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ विशेष ख्याल दिनुहोला, र बाहिर हिँड्दै हुनुहुन्छ भने छाताको प्रयोग गर्नुहोला, र चिसो चिसो पानी खानुहोला, र आफ्नो स्वास्थ्यलाई चाहिँ विशेष तपाईँले ध्यान दिनुपर्ने हुन्छ। अब लाग्नुपर्ने हुन्छ हामी कार्यक्रमतर्फ। हाम्रो कार्यक्रम बलिउड काउन्टडाउनमा सुरुमा लागौँ नम्बर 10 पोजिसन र नम्बर 9 पोजिसनतर्फ। त्योभन्दा अगाडि डिस्काउ मुभी काउन्टडाउनबाट आउट भएको छ भने सिटी लाइट्स नामक सिनेमाले चाहिँ नेउटी मारेको छ काउन्टडाउनमा। नम्बर 10 पोजिसनमा रागिनी एमएमएस 2 काउन्टडाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा रहेको छ रागिनी एमएमएस 2। सनी लियोनको मुख्य भूमिका रहेको छ रागिनी एमएमएस 2। रागिनी एमएमएस 2 को सक्सेस पछि सनी लियोनले फेरि पनि अब अर्को मुभीमा काम गर्ने लगभग फाइनल भइसकेको छ। र अर्को मुभी रहेको छ कमेडी सेक्समा आधारित रहेको छ, मुभीको नाम रहेको छ मस्ती जादे। र मस्ती जादे मा चाहिँ उनले एज अ सेक्सी एक्ट्रेसको भूमिका निर्वाह गर्ने भएको छिन्। नम्बर 10 रागिनी एमएमएस 2 र नम्बर 9 पोजिसनमा सिटी लाइट्स कन्टिन्यू। नम्बर 10 पितल दी चमका चमका मेरिया में चम चम करके चमका लावा झंडू बामज नच दे नच दे भजन थमका चमका चमका मेरिया में चम चम करके चमका लावा झंडू बामज नच दे नच दे भजन थमका मेरे ही चर्चे मेरिया ही कल्ला जग सारा कर दानी बार बार वे ये दुनिया पित्तल दी ये दुनिया पित्तल दी ये दुनिया पित्तल दी अबे बेटा नंबर 9 पलकों में छुपती रोशनी City lights City lights, city lights, city lights, city lights, city lights. यहाँ है अंधेरा उजाला, ये है एक मकड़ी का जाला, रफ्तार से लड़ रहा कारवां. यहाँ है अंधेरा उजाला यह एक मकड़ी का जाला रफ्तार से लड़ रहा कारवां भागे भागे भागे मन भय दूत टोले है बाबरा भागे भागे भागे मन भय दूत टोले है बाबरा ओके सिटी लाइट नम्बर 9 पोजिसनमा यहाँले गीत सुनिरहनु भएको छ बलिउड मुभी सिटी राइट नम्बर 9 पोजिसनमा एन्ट्री गरेको छ त्यसै गरी नम्बर 10 पोजिसनमा रागिनी एमएमएस 2 सनी लियोनको फिल्मको गीत सुनिसकेपछि अब लाग्नुपर्ने हुन्छ नम्बर 8 पोजिसनतर्फ नम्बर 8 पोजिसनमा आइपुगेको छ रिभल्भर रानी चार स्टेप टर्स गरेको छ यो शापा रिभल्भर रानी त्यसै गरी नम्बर 7 पोजिसनमा कान्छी मुभी पढेको छ तिन स्टेप तल चढ्दै कान्छीको टाइटल सङ पढेको छ नम्बर 7 पोजिशन मा रबला बने नमर 8 मा रिवल्वर रानी रो नमर 7 पोजिशन मा कांची कंटिन्यू नमर 8 आस भाषा है मोहब्बत का खूनी तमाशा है इस फसड़ में एक थिरानी बारूदों का वो पी के पानी पत्थरों के पालने में पैदा हुई वो नश्तरी उसके खिलौनों में खंजर था कैंची थी उसकी हथेली पे झाला था उसके घर आती भी बिच्छू थे बिल्ली थी उसको सैयारों ने पाला था नंबर 7 धूप और ठंडी छाओ, एक अकेली पूरा गाओ, पूछोगे अब उसका नाओ क्या कांची रे कांची। चोटी में वो तूफा बांधे, बरखा में वो आग लगा है, तितली है या बिजली है वो क्या है समझ ना आए। हेलो जी घाए घाए घाए नैनों से दुनिया। हिन्दी फिल्मका दोस्रो उत्कृष्ट गीत सङ्गीत प्रस्तुत हुने एकमात्र प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टडाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दोस्रो उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ। प्रोग्राम बलिउड काउन्टडाउनले स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल एम्पोरियमले। मार्शल एम्पोरियमको बारेमा भन्नुपर्दा मार्शल एम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा यहाँले चाहिँ प्राप्त गर्न सक्नुहुन्छ मार्शल एम्पोरियममा। त्यस्तै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सेस गर्ने सोच बनाउनु भएको छ भने सम्झन सक्नुहुन्छ मार्शल एम्पोरियमलाई, जुन रहेको छ मगनचोक पर्सा बजारमा। र मार्शल एम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर 2 चाँडी बजारमा। मार्शल एम्पोरियमको दोस्रो शाखा रहेको छ। फोन नम्बर टिप्न सक्नुहुन्छ 0556 83 119, त्यस गरी 0556 61 057, त्यस गरी मोबाइल नम्बर रहेको छ 98550 61 979। र कल गरेर पनि तपाईँले मार्शल एम्पोरियमको बारेमा धेरै धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। मार्शल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउनमा रहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन सँगै अनिल भित्रमा रहेको सुसागर र मेरो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ। विष्णुलाई थ्याङ्क यू सो मच र प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र तपाईँलाई पनि थ्याङ्क यू सो मच। अब लाग्नु पनि हुन्छ काउन्ट डाउनको नम्बर 6 र नम्बर 5 पोजिसनमा। नम्बर 6 पोजिसनमा आइपुगेको छ मे तेरा हिरो र मे तेरा हिरो रिलिज भइसकेको फिल्म हो। बेसरम के हाई टुपलको गीत परेको छ नम्बर 6 पोजिसनमा। नम्बर 5 पोजिसनमा होलिडे मुभी परेको छ र होलिडे मुभी बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ र सोनाक्षी सिंह रक्षी कुमारको चाहिँ प्रमुख भूमिका रहेको छ होलिडे मुभीमा। अबलाई पनि नम्बर 6 पोजिसनमा मे तेरा हिरो र नम्बर 5 पोजिसनमा होलिडे कन्टिन्यू। नम्बर 6 ओ सारी नाइट बे शर्मी की हाय हाय, ओ सारी नाइट बे शर्मी की हाय हाय। नंबर 5 मैंने तुझे किसी का भी होगा ना, मैं हुआ जो तुम्हारा नहीं, तू ही तो है ख्याल मेरा, तू ही तो है करार मेरा, झूठे नशे जहां में कभी, तू ही तो है ख्वाब मेरा, तू ही तो है ख्याल मेरा, रेडियो अर्पण 104.5 मेगाहर्ट्ज़।

रूपे चेहरे है लगे ना लगे पर उल चाहता ना बना ढूंढता है कोई कोहरे की गलियों में कदमों का आना जाना चेहरे पे चेहरे लगे ना लगे पर उल चाहता ना बना ढूंढता है कोई कोहरे की गलियों में आना जाना ये शख्स यहाँ की जो है शहाना है वो बेवफा शातिर शिकारी खुद है निशाना क्या है नंबर थ्री खफा तू है मेरे खुदा दीवाने से तेरे क्या हो गई खता जो हो गया जुदा जो हो गया जुदा हो जाऊंगा जाऊंगा तबा हो जाऊंगा तबा क्यों मुझसे खफा तू है मेरे खुदा दीवाने से तेरे क्या हो गई खता ओके काउन्टडाउनको नम्बर फोर र नम्बर थ्री पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नम्बर फोर पोजिसनमा सम्राट एन्ड कम्पनी त्यस गरी नम्बर थ्री पोजिसनमा हिरो क्रान्ति मुभीको गीत सुनिसकेपछि अब लाग्नुपर्ने हुन्छ नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा जानुभन्दा अगाडि जानकारी गराउन चाहन्छु प्रोग्राम बलिउड काउन्टडाउन स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल एम्पोरियमले मार्सल एम्पोरियमको बारेमा भन्नुपर्दा मार्सल एम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न सक्नुहुन्छ साथै आधुनिक तरिकाबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सेप्ट गर्ने सोचमा हुनुहुन्छ भने तपाईँले सम्झिनुपर्ने एक मात्र नाम भएको छ मार्सल इम्पोरियम जुन रहेको छ मगनचोक पर्सा बजार र मार्सल इम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर दुई टाढीमा मार्सल इम्पोरियमको दोस्रो शाखा रहेको छ फोन नम्बर रहेको छ 0556 1919 त्यसै गरी 0556 1619 र मोबाइल नम्बर रहेको छ 9855 61 9919 र कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्सल इम्पोरियमको बारेमा र अब लाग्नु पनि हुन्छ नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ भूतनाथ टू र एक स्टेप तल छर्ने क्रममा रहेको छ यो साता नम्बर टू पोजिसनमा आइपुगेको छ फिल्म भूतनाथ टू नम्बर टू ऑर्डर जनहित में जारी रहे अपने लिमिट में रखो हेलो हेलो अब तो हाय अपनी बारी रहे वैसे वैसे अकड़ो ओ है ऑर्डर जन हित में जारी है अपने लिमिट में रखो हेलो हेलो अब तो है अपनी बारी रे लिटल पिट चटको जिसे दिया वो लटका फेमस होने लगी अपनी पागलपंती रे ओके नम्बर टू पोजिसन भूतना टूको गीत यहाँले सुनिरहनु भएको छ। वान स्टेप तल चढ्दै नम्बर टू पोजिसनमा आइपुगेको छ। अब पालो नम्बर वान पोजिसनको गीततर्फ लाग्ने त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु, नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ सरस्वती जानकारी। नम्बर टेन पोजिसनमा रागिनी एमएमएस टू काउन्टडाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा। नम्बर नाइनमा सिटी लाइट परेको छ, न्युटी फिल्मको न्युटी सङ यहाँले सुनिसकेपछि। नम्बर एटमा सुन्नुभएको थियो रिभल्भर रानी, त्यस गरी नम्बर सेभेन पोजिसनमा कान्छी मुभी टाइटल सङ यहाँले सुनिसक्नु भएको छ। कान्छी मुभी र रिभल्भर रानी र कान्छी मुभी काउन्टडाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा। नम्बर सिक्समा मेतेरा हिरो, नम्बर फाइभमा होलिडे दुई स्टेप माथि चढ्दै, नम्बर फोरमा सम्राट एन्ड कम्पनी दुई स्टेप माथि चढ्दै, नम्बर थ्री पोजिसनमा हिरो प्रान्ति दुई स्टेप माथि चढ्दै, नम्बर टू पोजिसनमा एक स्टेप तल चढ्दै भूतनाथ टू यानि भूतनाथ रिटर्न्स भूमिको गीत यहाँले सुनिसक्नु भएको छ। नम्बर वान पोजिसनमा आइपुगेको छ सबै फिल्मलाई तल धकल्दै। नम्बर वान पोजिसनमा आइपुगेको छ एक्सपोज नामक मुभी पढेको छ। र नम्बर वान पोजिसनको फिल्मको गीत छोड्दै प्रोग्राम बाटो बिदा माग्नु पनि हुन्छ। प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क यू सो मच, र कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुलाई पनि थ्याङ्क यू सो मच। प्रोग्राम बलिउड काउन्टडाउनबाट म सागर छुटिन्छु, हौस् त नमस्कार। तूने जाने मन क्या किया, ओ प्रिया मैं हूं तेरा जिया। आइसक्रीम खाऊंगी कश्मीर जाऊंगी। रेडियो अर्पण